नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, आज 7 गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले राष्ट्रिय पर्वको रूपमा गणतन्त्र दिवस मनाउने तयारी गरेको छ। काठमाडौँको टुँडे खेलमा आज विशेष कार्यक्रम हुँदैछ भने साँझ घर घरमा दीपावली गर्न सरकारले आह्वान गरेको छ। 2065 सालमा आजकै दिन संविधान सभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको घोषणा गरेको सम्झनामा यो दिवस मनाउन थालिएको हो। 10 वर्षीय माओवादी सशस्त्र युद्ध र 19 दिने जनआन्दोलनको सफलतापछि नै 240 वर्ष इतिहास बोकेको राजतन्त्रको अन्त्य भई नेपालमा गणतन्त्र आएको हो। दिवसका अवसरमा आज सार्वजनिक विदा पनि दिइएको छ। 7 वर्ष प्रारम्भ भइसक्दा पनि जनताले राखेका आशा अपेक्षा तथा राजनैतिक दलहरूले गरेका धेरै प्रतिबद्धताहरू गणतन्त्र नेपालमा पुरा हुन नसक्दा सर्वत्र चिन्ता र चासो प्रकट भएको छ। चितवनका मानवाधिकारवादी सङ्गठनले विज्ञप्ति जारी गरी जनताको आशा र अपेक्षा पुरा गरी गणतन्त्रलाई संस्थागत गर्न माग गरेका छन्। पहिलो संविधान सभाले गणतन्त्रलाई अनुमोदन गरे पनि जनताको आशा अपेक्षा अनुकूलको संविधान बन्न नसकी विघटन हुन पुगेको थियो। अहिले सभा त्यस्तो नहोस् भन्ने आशा जनताको छ। मानवाधिकार सञ्जालकी संयोजक कल्पना उप्रेति, आस्था नेपालका अध्यक्ष विनोद घण्ड तिमल सिन्हा, इन्सेक चितवनका अध्यक्ष मुकुन्द दाहाल, राष्ट्रिय मानवाधिकार सरकार केन्द्रका अध्यक्ष विश्वनाथ ओझा, जिल्ला बार एसोसिएसन चितवनका अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, काहुराष्ट्र चितवनका अध्यक्ष गोकर्ण सापकोटा, मानवाधिकार तथा शान्ति समाज चितवनका सभापति राजेन्द्र पौडेल, नेपाल मानवाधिकार सङ्गठनका सभापति बालकृष्ण पौडेल, नेपाल मानववादी सङ्घ चितवन अध्यक्ष शान्ता अधिकारीले समेत विज्ञप्ति जारी गरी तोकेको समयमै संविधान जारी गर्न माग गरेका छन्। राजनैतिक दलहरूको आपसी खिचातानीले गर्दा गणतन्त्रलाई कमजोर बनाउने दुष्प्रयास बढ्दै गरेका छन् विज्ञप्तिमा भनिएको छ। चितवनको भरतपुरमा हिजो म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। हाकिमचोकबाट नानगढतर्फ जाँदै गरेको ना 1 ज 2 6 5 8 नम्बरको म्याजिकले सोही दिशातर्फ जाँदै गरेको ना 5 प 5 9 9 6 नम्बरको मोटरसाइकललाई भरतपुरको एयरपोर्ट चोकमा ठक्कर दिँदा मोटरसाइकल चालक देवघाटका सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। दुर्घटनामा परि मोटरसाइकलको पछाडि बस्ने देवघाटकै शीतल गुरुङ घाइते भएकी छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। चितवनका विभिन्न स्थानमा थालिएको झोलुङ्गे पुलको निर्माण केही सम्पन्न भएका छन् भने केही निर्माणाधीन रहेको जिल्ला प्राविधिक कार्यालय चितवनले जनाएको छ। यस आर्थिक वर्षका लागि निर्माण पुरा गर्ने लक्ष्य लिएको 6 मध्ये 2 सम्पन्न भइसकेको र 1 केही दिनमै सम्पन्न हुनेछ। बाँकी 3 निर्माणाधीन अवस्थामा रहेका छन्। 6 पुलको कुल लागत 2,28,35,000 रहेको छ। पिप्ले गाविसको सरस्वती ओडारमा 34,96,000 118 मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको छ। यो पुलले चितवनको पिप्ले र मकवानपुरको काँकडा गाविस जोड्नेछ। पुल निर्माण भएपछि आवाजातमा सहज भएको स्थानीय वासीले बताएका छन्। करिब 3 घन्टाको घुमाउरो बाटो पुल बनेपछि हिँड्न नपर्ने भएको छ। वर्षाको समयमा पुलको अभाव पहाडी भूगोलका स्थानले निकै कष्ट बेहोर्दै आएका थिए। त्यस्तै काउले गाविस स्थित आशा खोलामा 67 मिटर लामो झोलुङ्गे पुल 24,55,000 मूल्यमा निर्माण भइरहेको छ। पुलको लम्बाइ 67.5 मिटर छ। अर्को पुल लोथर गाविसमा बनेको हो। लोथर 8 102 मिटर लामो झोलुङ्गे पुल 32,33,000 निर्माण भएको छ। त्यस्तै रत्नगरको ढिकुवाघाट भन्ने स्थानमा खगेरी खोलामाथि 49,10,073 मिटर लामो झोलुङ्गे पुल निर्माण हुने क्रम जारी छ। रत्नगरकै कैर खोलामाथि बन्सी भन्ने स्थानमा 84 मिटर लामो झोलुङ्गे पुल 54,31,000 लागतमा निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ। मेघोलीको धर्मपुरमा 35,08,000 लागतमा 52 मिटर लामो झोलुङ्गे पुल बन्दैछ। झोलुङ्गे पुलहरू निर्माण भएपछि बढीजसो चितवनको पहाडी भागका स्थानीय लाभान्वित हुने देखिएको छ। प्रहरी र जनताबीचको सहकार्यबाट मात्र समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सम्भव रहेको समाजका अगुवा नागरिकहरूले बताएका छन्। इलाका प्रहरी कार्यालय रत्नगरले हिजो आयोजना गरेको नागरिक सुनवाईका कार्यक्रममा उनीहरूले प्रहरीले गर्ने हरेक काममा जनतासँगको सहकार्यले मात्र सार्थकता पाउने बताएका छन्। काम गर्ने क्रममा प्रहरीले पनि विभेदकारी नीति अप्नाउने गरेको भन्दै उनीहरूले नागरिकलाई सुरक्षा प्रदान गर्ने काममा प्रहरी चनाखो हुन जरुरी रहेको बताएका थिए। जनता अराजक र प्रहरी निरङ्कुश बन्ने परिपाटी मौलाएको भन्दै अगुवाहरूले त्यसको अन्त्य नभएसम्म सुशासन स्थापित गर्न मुस्किल हुने धारणा राखेका थिए। रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम रत्नगर सामुदायिक केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो। मोटरसाइकल किन्दा लकी ड्रमा 1,00,000 जितेका रत्नगर 4 देवौलीका जितवा महतोलाई हिजो खैरनी नगरपालिकामा रहेको आशीर्वाद अटोमोबाइल्स प्रालीले चेक हस्तान्तरण गरेको छ। हम्स हुलासचन्द एन्ड कम्पनी प्रालीका एरिया इन्चार्ज रामेश्वर घिमिरे, आशीर्वाद अटोमोबाइल्स प्रालीका सञ्चालक द्वय सुरेश चौधरी र उमाशङ्कर शाहले संयुक्त रूपमा हिजो आयोजित कार्यक्रमका बीच महतोलाई चेक हस्तान्तरण गर्नुभएको हो। महतोले गत वर्षको चैत्रमा आशीर्वाद अटोमोबाइल्स प्रालीबाट मोटरसाइकल खरिद गर्नुभएको थियो। 2071 सालको वैशाख महिनामा मात्र ट्राफिक नियम पालना नगर्ने 2,712 सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कारवाही गरेको छ। उनीहरूबाट 10,91,000 रुपियाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ। 2070 साल साउनेता वैशाखसम्ममा नियम मिचेर सवारी चलाउने 24,011 सवारी साधन कारवाहीमा परेका छन्। उनीहरूबाट 79,07,300 राजस्व सङ्कलन भएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी चेक जाँचलाई तीव्र पारिरहेको छ। रत्नगर नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा हिजो नगरपालिकाका सबै वडाहरूमा सरसफाई कार्यक्रम गरेको छ। नगरपालिकाका सम्पूर्ण टोल विकास संस्था मार्फत सरसफाई कार्यक्रम गरिएको हो। गणतन्त्र दिवसका अवसरमा नगरपालिकाले 3 दिन विभिन्न कार्यक्रम गर्दैछ। हिजो सरसफाई कार्यक्रम गरेको नगरपालिकाले आज प्रभात फेरी गर्दैछ। प्रभात फेरीमा नगरका राजनैतिक दल, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि तथा नगरवासीको उपस्थिति रहने नगरपालिकाका सूचना प्रमुख लीलानाथ अर्यालले जानकारी दिनुभयो। प्रभात फेरी रत्नगर 2 रहेको नेपाल उच्च माध्यमिक विद्यालयबाट केही बेरपछि नै सुरु हुँदैछ। त्यस्तै अंश मनोरञ्जन केन्द्रको सहकार्यमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ। यसैबीच गणतन्त्र दिवसको अवसरमा रत्नगराठ बैरियामा रहेको शुभप्रभात टोल विकास संस्थाले पनि आफ्नो क्षेत्रमा सरसफाई गरेको छ। संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज पाण्डेको नेतृत्वमा टोल सरसफाई गरिएको हो। चितवनको कारागारमा रहेका कैदीहरूलाई गणतन्त्र दिवसको अवसर पारेर स्वास्थ्य परीक्षण गरिएको छ। कारागारमा 186 जनाले स्वास्थ्य परीक्षण गराएका थिए। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको सहयोगमा सञ्चालित सो शिविरमा भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हरिबहादुर केसी, वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी, डाक्टर लोकबहादुर सेडा लगायतले बन्दीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो। शिविरमा आँखातर्फ 50 जना, मेडिकलतर्फ 109 जना, स्त्रीरोगतर्फ 15 जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। पूर्वी चितवनका मगर समुदायले हिजो नामरुङ्गे औँसी मनाएका छन्। मगर समुदायहरू कङ्काले पिकनिक स्थलमा जम्मा भएर हरेक वर्ष पर्वको रूपमा मनाउने नामरुङ्गे औँसी एक आपसमा शुभकामना आदान प्रदान तथा सामूहिक रूपमा विभिन्न परिकारहरू खाएर मनाएका हुन्। नामरुङ्गे औँसी मगर समुदायको एउटा पर्व हो। सोनी लाफा मगर समूहले आयोजना गरेको कार्यक्रममा मगर संस्कृति झल्कने वेशभूषामा सजेर परम्परागत नाच समेत प्रस्तुत गरिएको थियो।